कष्ट जे आउँछ छ नि, जे आउँछ छ नि, तिमलाई साथ दैने के बदल्ने, तिम्रै माया हरे पलामा हाँसै हाँसमा जिन्दगी जिउँदैछु, प्रतीक्षाको मिठो फलामा जे आउँछ छ नि, तिमलाई साथ दैने के बदल्ने, तिम्रै माया हरे पलामा हाँसै हाँसमा जिन्दगी जिउँदैछु, प्रतीक्षाको मिठो फलामा हाँसै हाँसमा जिन्दगी जिउँदैछु, प्रतीक्षाको मिठो फलामा Yeah. यात्राको करममा यात्राको करममा विश्वास गरौँ न परिभरममा तिम्रै माया हरेक पलमा आशै आसमा जिन्दगी जिउँदैछु प्रति छको मिठो फलमा यात्राको करममा यात्राको करममा विश्वास गरौँ न परिभरममा तिम्रै माया हरेक पलमा आशै आसमा जिन्दगी जिउँदैछु प्रति छको मिठो फलमा आशै आसमा जिन्दगी